उता माइती कुन थरका हुन्? मेरो न्यारै हो। अनि तपाईँको पहिलाको श्रीमान? श्रीमान काठमाडौँ। काठमाडौँको व्यक्ति र तपाईँ उहाँ दार्जिलिङ कसरी विवाह भयो? खै कता भयो, त्यही बस्दा बस्दै भेट भयो। भेट भएर उहीँ लभ म्यारिज गर्नुभयो? कति वर्षसम्म रह्यो त्यो दाम्पत्यजी? 8-9 वर्ष चाहिँ बस्यो। उहीँ बस्नुभयो? अनि उहाँको के मृत्यु भयो कि के भयो? मृत्यु भएको। मृत्यु भयो? मृत्यु भएर म यहाँ 4 वर्ष पुगेर यहाँसम्म भेट भएको। उहाँ मृत्यु भएको 4 वर्षपछि उहाँलाई फेला पार्नुभयो, भनेपछि तपाईँको पनि घर खोसिएको, तपाईँको पनि घर खोसिएको, दुवैको उस्ता उस्तीको भेट भयो हजुर, होइन? एक अर्काको सहारा बन्नुभयो दुवै हजुर। तपाईँका दुई भाइ मात्रै छोरा हुन् त्यसो भाइ? दुई भाइ छोरा, दुई भाइ। अब सानो चाहिँ सानैमा गयो हजुर, ठुलो चाहिँ मेरो 18 वर्ष केटो खेर गयो, म वहाँ मुर्छा परेर चाहिँ ऊ भयो। अब के अरे खबर सुनेपछि मुर्छा खानु पऱ्यो, अब के गर्नु? त्यहाँबाट आएर मैले के लैजा, बाउ पनि बित्नु भएछ, म आउँदाखेरि बाउ पनि खेर जानुभयो। अब के गर्ने, म आएर फेरि केरो काष्ट गरेँ बाउको, त्यहाँबाट आमा काखमा हुनुहुन्थ्यो। म पनि त्यस्तै बिमार हुँदा हुँदा त्यो पछि मैले आफै यताउता गर्दा गर्दा म आमा पनि खुस्किनु भयो। अब के हो, त्यहाँदेखि झन् दुःख दुःख परेको परेछ। दुई बली चोटमाथि चोट पाऱ्यो तपाईँले? त्यो के अरे भगवान्ले त्यस्तै गरिदिएको। अब यार मैले के गर्नु, खर्च खर्च के गर्नु, न पैसा हुनु न के गर्नु। तपाईँले माइती नभेटेको कति वर्ष भयो? म त कति वर्ष जति भयो होला यहाँ? भोल 17-18 वर्ष पुग्यो। माइतीहरूले खोज्दैनन्? फोन गर्नुहुन्न? फोन त अब अहिले त्यो काका बाबा पनि भित्तो हो कि के गर्यो, आमा पनि छ हुनु नि हुनु पनि। अब दसैँ आज सबै टिकट लगाउँछन्, तेह्र आउँछन् टिकट लगाउँछन्। मन्दिर सक्दिन, थोरै उसले पैसाले पुग्दैन। त्यो पहिले आउँदा त खर्च कम्ती थियो, अहिले त अब जानै सकिँदैन। अब एक कप चियालाई 10 रुपियाँ गर्छ, अहिले त के गर्ने? अनि जानु मन लाग्यो के गर्ने? यत्रो साल भयो कुनै आमा पनि हुनुहुन्न होला। धारा दुधले भिसाएर खुवायो मलाई, नबरस आफै रसाएर खुवायो मलाई, नबरस आफै रसाएर। हामी तपाईँहरूको ढुङ्गा चलाउने पेसातिरै फर्क्यौँ मानबहादुरजी, खोला तर्ने कर्ममा आफै बग्थे, त्यति बेला तपाईँहरूले थुप्रैलाई उद्धार गर्नुभयो होला है? उद्धार गरेँ हेर्नु, तर मैले के लिएँ जस्तो पनि के लिएँ, हाम फालेर मर्ने पनि त्यहाँ मैले पाखा निकालेर राखेँ, खरिदिने गरेँ, अब जिम्दै पनि राखेँ, मरेको पनि राखेँ। अझसम्म त्यस्तो गरेर मर्नै लागेको मान्छेलाई बचाएको कुनै घटनाहरू छ? मैले मर्नै लागेको मान्छे हाम्रो बडीघाटमा चारजना निकालेँ मैले, पाखा निकालेर पनि त्यसलाई चाहिँ पेट चापेर पानी फालेर पनि अब बचाएर पनि छु। अरे उहाँ फेरि चाहिँ पछि अब मरेको जिनिस पनि मैले पाखा निकालेर राखिदिएको छु, तिनीहरूलाई पनि बचाएर छोडेँ। अहिले मलाई चाहिँ बचाउने मान्छे कोही पनि छैन, कोही भएन। सबैलाई तार्नुभयो तपाईँ, वारीको वारी पारीको पारी रहनु भयो। म वारीको वारी पारीको पारी भयो। तारी रहे अरुलाई तारदा तारदे आप चाहे वारी रहे माझ दैले जुनी भरी डुंगा तारी रहे अरुलाई तारदा तारदे आप चाहे वारी रहे। तपाईँ वारीका वारी पारीका पारी छु अलपत्र परे वारी रहे भन्ने यो तपाईँको मात्र होइन समग्र देशभरका माझी दाईहरूको यो पीडा हो, होइन त? पारीको मान्छे पनि वारी मैले तारे पनि राखेँ, वारीको मान्छे पारी पनि पुऱ्याएँ मैले, सबै मैले तपाईँ राखेर पनि मैले केलाई चाहिँ मैले जीवन उब्जनी गरेर पनि यति घाट तारेर भए पनि मैले लगेर पनि पाखा लगाएर छोडिदिएँ मैले, त्यति जीवन बचाएर पनि मैले राखिदिएको। तर तपाईँको उद्धार गर्ने कोही भएन? मलाई उद्धार गर्ने कोही छैन, यो दुःखको कुरा हो नि, होइन र? मलाई कसैले पनि हेर्दैन। हो मानबहादुरजी, यो वास्तवमा तपाईँ मात्र होइन देशभरका माझी दाईहरूको प्रतिनिधिमूलक पीडा हो। वास्तवमा तपाईँहरूले धेरै उद्धार गर्नुभयो, धेरैलाई तार्नुभयो, तर तपाईँहरू जहिले पनि अलपत्र पर्नुभयो, तपाईँहरूको जीवन स्तर कहिले माथि उठ्न सकेन। हिजो जिजुबाजेले जुन झुपडी बनाएको थिए त्यही झुपडीमा जीविका चलाउँदै हुनुहुन्छ, जस्तो मैले बमकामा पनि त्यही देख्छु, यो बलिथुममा प्राय सबैको त्यही देखेँ, अस्लेबा लगायत यस जिल्लाका विभिन्न बोटे माझीहरूको बस्तीमा पुग्दाखेरि त्यही अवस्था देखेँ। यसप्रति राज्य र स्थानीय समाजसेवीले समेत ध्यान दिन सकेनन् कसैले? कसैले मलाई ध्यान दिन सकेनन्, उपकार गर्न सकेनन्। अझमा म यस्तो बिहाफुदर गरेर यत्तिकै चाहिँ गरेर पनि बसिरहेको। तपाईँको जस्तै अवस्था अरू वृद्धहरूको पनि देखेँ मैले, मेयर सिंह माझीको पनि अवस्था त्यस्तै रहेछ, उहाँ पनि झन्डै 20-22 वर्षसम्म अर्की कहाँ होली बसिया छु भन्नुभयो, त्यस्ता तमाम हुनु रहेछ। तपाईँहरूको यो गरिबीबाट मुक्ति दिलाउनका लागि अर्को वैकल्पिक पेसा दिनका लागि सरकारी निकाय दलका नेताहरूलाई के भन्न चाहनुहुन्छ? दलका नेताहरूले मलाई चाहिँ यो सहायता गर्नुहुन्छ कि भन्ने आशा पनि छन्। मलाई क्या गर्नु, म यस्तै गरेर बसेँ, मेरो पेटमा चारो हाल्ने मान्छे कोही छैन, अब यस्तै मित्रले चाहिँ कसैले पनि हेर्दैन, म गरिब गरिबहरूलाई बस्छ कसैले हेर्दैनन्, बिमार भएर सुत्दाखेरि कोही पनि हेर्न आउँदैनन्, कोही छैन सर, न गरी खानु न मरि खानु, अब यस्तो ककरेर बसिरहनु पर्छ, दबाई खाने पैसा पनि छैन, एक दिन दिन दबाई खायो भने अर्को दिन दबाई खानु पाएन भने खुट्टा दुख्न थाल्छ। यसो कमाउने छोराहरू भइदिएको भए त उधारो पनि दिँदा हुन् दोकानमा, त्यही भएर तिर्न सक्दैन भने दिन्नन्? दिन्न सक्दैनन्, अब बाँकी खाएको अझ तिर्न पनि सकेको छैन, अब भगवान्ले त्यस्तै दिएको छैन मलाई, अब खोजेर त हामीलाई दिँदैन, अरूलाई चाहिँ ल एक दुई किलो के अरे एक दुई महिना खर्च दिउन आज छैन भनेर भन्यो भने कसैले पनि पताउँदैन हेर्नु। अहिले तपाईँको पछिल्लो चरण थोरै भए पनि कमाइ भनेको त्यही माछा मार्ने हो, माछा मारेर यति यति एक किलो डेढ किलो त्यही चामल ल्याउँदै यसो खोले बनाउँदै खाने, दिनमा एक आधा किलो मार्नुहुन्छ कहिले, त्यही हो तपाईँले गर्ने भनेको? त्यति अरू केही पनि छैन, सक्दैन हेर्नु, तर अब के गर्नु, अब ताकत छैन, अब यसै थोर थोर काम छ, अब उही छेउछेउ यसो छ्याप्प छ्याप्प जाल हान्यो, अब उही एक किलो आधा किलो मार्छु, त्यही चामल ल्याउँदै खोले बनाउँदै खाँदै अब के गर्नु। माछा मारेर माझी खाजा टारेर यो पानी महासो बगेन, माछा मारेर माझी खाजा टारेर यो पानी महासो बगेन, सक्यो के लग सक्यो यो पानी ने आंसू लगे ना, कैले बाड़ी कैले पैरो डूंगा सारी रहे, कैले बाड़ी कैले पैरो डूंगा सारी रहे, अरुलाई तरदा तरदे आप चाही वारी रहे, माझ दैले जुनी भरी डुंगा तारी रहे अरुलाई तरदा तरदे आपू चाही वारी रहे माछा पनि पहिला जस्तो मार्न पाउनुन्न अरे मैले पडगाउँ तिराका कुमाल समुदायका मानिसहरूसँग पनि भेट गरेका थिएँ अहिले त तपाईँको यो खोलामा बम हान्ने विष हाल्ने गर्छन् अरे त्यही भएर जीविका गर्ने जुन माछा थियो त्यो पनि पलायन हुँदै गयो भन्छन् नि हो बम हान्न सबै हामीले आफै मनाइ गरेको अझ पनि हामीले केही चाहिँ संसारलाई चाहिँ हामीले मनाइ गरेको अझै पनि रातिमा आउँछन् क्या हो रातिमा आउँछन् राति र त्यो ढुङलाई त जाल खेल्ने धेरै भए मगरहरू खेल्छन् अब जोसुकै जातिहरू पनि खेल्छन् जाउन क्षेत्रीय बाहुनले पनि खेल्छन् अब हामीहरूले त पछुमा हामी त आज खेल्न बसे भने झन् अगाडि अर्कै आएर खेलिदिन्छ उनीहरूसँग आधुनिक प्रविधिहरू छन् तपाईँहरू पुरानो ढडियाबाट जालबाट गर्नुहुन्छ यो जाल पनि देखेँ मैले यो जाल पनि अब त्यति चलाउन छाड्नु भयो तपाईँहरूले धेरै छोडियो हेर्नुहोस् म चाहिँ त्यो खेल्नै सक्दैन अचल झन् उही यत्रो सानो भुरो जाल छ्याप्पा छ्याप्पा हान्यो उही सानो सानो माछा मारे त्यही बिक्री गर्यो अब के गर्नु आफ्नो पेसनै त्यति हो न कसैको पैसा न म बिमारी बिमारी बिमारी भएपछि म एकदम अहिले सालभरि व्रत भयो भनेपछि बोटेमाझीहरूको ढुङ्गा तार्ने पेसा त गयो गयो माछा मार्ने पेसा पनि अर्कैको हातमा पर्यो तपाईँहरूलाई अर्को पेसा चाहिँ चाहियो होइन त राज्यले गरिदिनु पर्यो राज्यले गर्नु पर्यो आफै हार्नु अब के गर्ने हामीले अब राज्यले नगरिदिने भने हामीहरू त झन् त्यसै गइयो अवश्य पनि यी बोटेमाझी समुदायको परम्परागत पेसा पलायन भइसकेको छ उनीहरू अर्कैको घरमा होली बस्ने वा गिटी बालुवा ढुङ्गासँग लड्नु पर्ने अवस्था छ यो मानबहादुर माझीको मात्र होइन यो समस्या आम बोटे माझी समुदायको हो यसप्रति राज्यको सम्बन्धित निकाय अनि यहाँको राजनीतिक दल यहाँका समाजसेवी र अन्य संघ संस्थाले यिनीहरूलाई वैकल्पिक रोजगारका लागि प्रयास गरिदिनुहोस् यिनीहरूलाई सिपमूलक तालिम चाहिएको छ शिक्षा चाहिएको छ यसप्रति सम्बन्धित सबै पक्षको ध्यान जाओस् भन्दै प्रतिनिधिमूलक यी बोटे माझीहरूको यो जीवनको गोरेटो यही बिट मार्न चाहन्छु कति दुःख गरेर बसिरहेको छु म के गर्नु कसैले चाहिँ एक पैसा ला भनेर दिन्न पानीको भरा बगरमा घरा खोला नै संसारा माझीको जीवन दुःखमा बिछा कसले पो दे बग्दै झर्यो सुनकोसी पानी बग्दै झर्यो बालुवा र ढुङ्गाको सिरानी माझीको जीवनी भुटे खुसी बग्दै झर्यो सुनकोसी पानी बग्दै अब बिदा माग्नु पूर्व पत्रचारका लागि ठेगाना कार्यक्रम ओजेलका खबर सामुदायिक रेडियो स्काई रेडियो गुल्मी वा तपाईँ जुन रेडियोबाट ओजेलका खबर सुनिरहनु भएको छ त्यस रेडियो मार्फत पनि हामीलाई उचित सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुनेछ साथै आफ्नो गाउँठाउँको ओजेलका खबर बनाउन चाहे 9857061530 सूचित गर्नुहोला हवस् त यतिन्जेल ओजेलका खबर सुनेर साथ दिनुहुने तपाईँ श्रोता अनि प्रविधिमा साथ दिने साथी तुलसिंह रणापछाईलाई विशेष धन्यवाद दिँदै म आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु नमस्ते।